तेरे पाक नाम पे ए खुदा मेरा तन फिदा मेरा मन फिदा मेरी रूह फिदा मेरी जान फिदा मेरे बाप और मेरी माँ फिदा मेरे बंदगी मेरी आरज़ू अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु काविश मौलाना अनस यूनुस पेशकश रहमान इंटरप्राइजेस फोन नंबर 02170011182 तेरे दर पे लाखों अगनिया तेरे दर पे लाखों बादशाह वो जो गिड़े रहे सदा तेरा भीद फिर भी न खुल सका तू ही जानता है क्या है तू अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु तेरा एक ही दस्तूर है तूने सतूर है हाँ इतनी बात जरूर है तू जरूर है तू जरूर है ननिगा करम की फेर तू अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु तू जलाल है कमाल है तू कमाल है लाजवाल है नहीं तेरा है लो आयाल है नहीं तेरी कोई मिसाल है तू है अपनी आप मिसाल तू अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु अल्लाह जल्ला जलालुहु तू रशीद है तू मुजीब है तू रकीब है तू मुनीब تیرے بعد تیرا حبیب ہے جو طبیب ہے جو خطیب ہے تیری رحمتیں میری آرزو اللہ جل جلالہ اللہ جل جلالہ اللہ جل جلالہ اللہ جل جلالہ تو رحمان ہے منان تیری سب سے اونچی شان ہے کل من علیہا فان ہے تو سب کہی رحمان ہے اس جگ کا ہے آقا تو اللہ جل جلالہ اللہ جل جلالہ اللہ جل جلالہ اللہ جل جلالہ میرا اس سے حساب ہو میرے لب پہ نعت جناب ہو نہ عذاب ہو نہ عتاب ہو میرے سیدھے ہاتھ کتاب ہو رہے رو برو میرے ہو بہو اللہ جل جلالہ اللہ جل جلالہ اللہ یاد رکھیے رحمانی انٹرپرائزز ایک رجسٹرڈ نشریاتی کمپنی ہے جس کے تمام والیمز اور اس سے متعلقہ تمام مواد اور آوازوں کو مکمل قانونی حقوق حاصل ہیں۔ خلاف ورزی کے مرتکب تمام افراد، دکاندار، اسٹال ہولڈرز سمیت ایسی ویب سائٹس جو بغیر اجازت کے ان کو استعمال کر رہی ہیں، ان کے خلاف رحمانی انٹرپرائزز کے لائرز قانون کے مطابق مکمل کارروائی کا حق رکھتے ہیں۔ فدا میری جان فدا میرے باپ اور میری ماں فدا تیری بندگی میری آرزو اللہ جل جلالہ اللہ جل جلالہ اللہ جل جلالہ اللہ جل جلالہ